फोन बिस्फेर सानो तिम्रो बाटो हेरौँला भन्जाङ्गाको बरमुनि आऊ है भेट्न घर मुनि त्यही बेलामा धोको फेरौँला झ्यालबाट निस्केर हानि होला मैले फोन बिस्फेर सानो तिम्रो बाटो हेरौँला भन्जाङ्गाको बरमुनि आऊ है भेट्न घर मुनि त्यही बेलामा धोको फेरौँला भन्जाङ्गाको बरमुनि आऊ है भेट्न घर मुनि त्यही बेलामा धोको फेरौँला घर मुनि बरमुनी सानो तिम्रो बाटो हेरौँला भन्जाङ्गाको बरमुनी आऊ है भेट्न घरमुनी त्यही बेलामा धोको फेरौँला भेटनी डरहुनी सौलाई छरी भेट नाऊ घरमुनी सानो तिम्रो बाटो हेरौँला भन्जाङ्गाको बरमुनी आऊ है भेट्न घरमुनी त्यही बेलामा धोको फेरौँला भन्जाङ्गाको बरमुनी आऊ है भेट्न घरमुनी त्यही बेलामा धोको फेरौँला।